चलिए अल्फाज की वजाहत देखते हैं। पहले अस्मा, अफवाहिहिम उनके मुंह, फा वाव हारूट है, इसम जमा है, मुरीबुन शक पैदा करने वाला, रॉ या बारूट है, इसम फाइल, वाहिद मुजक्कर। सुबुलुन रास्ते, सीन बालाम इसम जमा है, इसका मुफरत है सबीलुन। चलिए अफाल को देखते हैं। तअज्जना हमजा जाल नून रूट है, बाब तफाउल, तअज्जुनन मस्तर, फेल माजी, वाहिद मुजक्कर गायब। रद्दू रौ दाल दाल, बाप नसरा, रद्दन मस्तर, फेल माजी, जमा मुजक्कर गायब। उर्सिल तुम रौ सीन लाम रूट है, बाप इफाल, इरसालन मस्तर, फेल माजी, मजहूल, जमा मुजक्कर हाजिर। युअख्खिरा हमजा खा रूट है, बाप तफ़ईल, ताखीरन मस्तर, फेल मुदारे, वाहिद मुजक्कर गायब। तुरीदूना रा वाव दाल रूट है, बाप इफाल, फेल मुदारे, जमा मुजक्कर हाजिर। यमुन्नु मीम नून नून रूट है, बाप नसरा, मन्नन मस्तर, फेल मुजारे, वाहिद मुजक्कर गायब। आ जई तुमूना हमजा जाल या रूट है, बाबिफाल, ईजा अन मस्तर, फेल माजी, जमा मुजक्कर हाजिर। बस जी। चलिए टाइटल्स को देखते हैं। रुकू का टॉपिक है तमाम रसूलों की दावत एक थी। आयत नंबर 7 शुक्र, नेमत की बका का नाम है। आयत नंबर 8 अल्लाह ताला तुम्हारी नाशुक्री से बेनियाज है। आयत नंबर 9 शक ने बात सुनने ना दी। आयत नंबर 10 कुफार और अंबिया में मुकालमा। آیت نمبر 11 اور 12. ہم اسی ذات پر توکل کریں گے جس نے ہمیں راستہ دکھایا. بس جی. چلیے جی مقاصد کو دیکھتے ہیں. پہلا مقصد ہے شکر کیا ہوتا ہے. تفصیل سے جان کر شکر کرنا سیکھ سکے. دوسرا مقصد ہے رسولوں کے ساتھ قوموں نے کیا معاملہ کیا. اس کو جان کر اپنے رویے کو چیک کر سکیں. اگلا مقصد ہے باپ دادا کی محبت کی کیا حدیں ہیں. ان کو جان کر حدوں میں رہنا سیکھ سکیں. اور اگلا مقصد ہے توکل کیا ہوتا ہے. اس کو جان کر اللہ تعالیٰ پر توکل کرنا سیکھ سکیں. چلیے بس جی تلاوت سنیں گے انہی آیت کی. وَإِذْ تَأَذَّنَ رَبُّكُمْ لَئِن شَكَرْتُمْ لَأَزِيدَنَّكُمْ وَلَئِن كَفَرْتُمْ إِنَّ عَذَابِي لَشَدِيدٌ وَقَالَ مُوسَى إِن تَكْفُرُوا أَنْتُمْ وَمَن فِي الْأَرْضِ جَمِيعًا فَإِنَّ اللَّهَ لَغَنِيٌّ حَمِيدٌ أَلَمْ يَأْتِكُمْ نَبَأُ الَّذِينَ مِن قَبْلِكُمْ قَوْمِ نُوحٍ وَعَادٍ وَثَمُودَ وَالَّذِينَ مِن بَعْدِهِمْ لَا يَعْلَمُهُمْ إِلَّا اللَّهُ جاءتهم رسلهم بالبينات فردوا أيديهم في أفواههم وقالوا إنا كفرنا بما أرسلتم به وإنا لفي شك مما تدعوننا إليه مريب قالت رسلهم أفي الله شك فاطر السماوات والأرض يدعوكم ليغفر لكم من ذنوبكم ويؤخركم إلى أجل مسمى قالوا إن أنتم إلا بشر مثلنا تريدون أن تصدونا عما كان يعبد آباؤنا فأتونا بسلطان مبين قالت لهم رسلهم إن نحن إلا بشر مثلكم ولكن الله يمن على من يشاء من عباده وما كان لنا أن نأتيكم بسلطان إلا بإذن الله وعلى الله فليتوكل المؤمنون وما لنا ألا نتوكل على الله وقد هدانا سبلنا ولنصبرن على ما آذيتمونا وعلى الله فليتوكل المتوكلون.